लुङ्टा टाङ्ने सही तरिका। के तपाईँ अन्जानमै महापाप त गरिरहनु भएको छैन? काठमाडौँ, हाम्रा घरका छतहरू, गुम्बाहरू र पहाडी भन्ज्याङहरूमा फरफराइरहेका रङ्गीचङ्गी ध्वजाहरू, जसलाई हामी लुङ्टा वा सामान्य बोलीचालीमा बौद्ध ध्वजा भन्छौँ, नेपालको परिचय बनिसकेका छन्। हेर्दा आकर्षक र शान्त देखिने यी ध्वजाहरू आजभोलि धेरैले सजावटको वस्तुका रूपमा प्रयोग गर्न थालेका छन्। तर के तपाईँलाई थाहा छ, यदि यी पवित्र ध्वजाहरूलाई गलत तरिकाले टाङ्गियो भने यसले पुण्यको सट्टा पाप वा दुर्भाग्य निम्त्याउन सक्छ। पछिल्लो समय विश्वभर यसलाई गलत तरिकाले प्रयोग गर्न बन्द गरौँ भन्ने अभियान नै चलिरहेको छ। यसको मुख्य उद्देश्य मानिसहरूलाई यी ध्वजाहरूको वास्तविक अर्थ र यससँग जोडिएका कठोर नियमहरूबारे सचेत गराउनु हो। आउनुहोस्, लुङ्टाको गहिरो रहस्य र यसलाई टाङ्ने वा फहराउने सही विधिबारे चर्चा गरौँ। एक, लुङ्टाको वास्तविक अर्थ सजावट होइन, शक्ति हो। सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि लुङ्टा केवल रङ्गीन कपडाको टुक्रा होइन। तिब्बती बौद्ध धर्मअनुसार यो एक आध्यात्मिक यन्त्र हो। लुङ्टा शब्दको शाब्दिक अर्थ वायु घोडा हुन्छ। यसको मान्यता के छ भने, जब हावा यी ध्वजाहरूमा ठोकिन्छ, तब यसमा लेखिएका पवित्र मन्त्रहरू र चित्रहरू सक्रिय हुन्छन्। हावाको माध्यमबाट यी मन्त्रहरूको शक्ति, करुणा र आशीर्वाद सम्पूर्ण ब्रह्माण्डमा फैलिन्छ। तसर्थ यो कोठाभित्र सजाएर राख्ने वस्तु होइन, यो हावा चल्ने खुल्ला ठाउँमा टाङ्नुपर्ने पवित्र वस्तु हो। रङहरूको विज्ञान र पञ्चतत्त्व। लुङ्टामा प्रयोग हुने पाँच रङहरूले ब्रह्माण्डका पाँच आधारभूत तत्त्वहरूलाई प्रतिनिधित्व गर्छन्। यी रङहरूको क्रम कहिले पनि बिगार्नु हुँदैन। सही क्रम यस प्रकार हुनुपर्छ। निलो, आकाश तत्त्व, यो सबैभन्दा माथि वा बाया सुरुमा हुनुपर्छ। सेतो, वायु तत्त्व, यसले शुद्धता र शान्ति जनाउँछ। रातो, अग्नि तत्त्व, यसले शक्ति र जीवन ऊर्जा जनाउँछ। हरियो, जल तत्त्व, यसले प्रकृति र सद्भाव जनाउँछ। पहेलो, पृथ्वी तत्त्व, यसले स्थिरता र आधार जनाउँछ। यो क्रमले सृष्टिको निर्माण प्रक्रियालाई देखाउँछ। यदि तपाईँले बजारबाट किनेको लुङ्टाको डोरी काटेर छोटो बनाउनुभयो र यो क्रम बिगार्नुभयो भने यसले तत्त्वहरूको सन्तुलन बिगार्न सक्छ, जसलाई बौद्ध ज्योतिषशास्त्र अनुसार अशुभ मानिन्छ। दुई, तपाईँले गरिरहनुभएका तीन ठूला गल्तीहरू। धेरैजसो मानिसहरूले अन्जानमै लुङ्टाको प्रयोग गर्दा गम्भीर गल्तीहरू गरिरहेका हुन्छन्। यहाँ प्रमुख तीन गल्तीहरू र सुधारका उपायहरू चर्चा गरिएको छ। क, भुइँमा राख्नु, अनादर। यो सबैभन्दा ठूलो अनादर हो। लुङ्टामा बुद्धका उपदेश, मन्त्र र पवित्र चिह्नहरू, जस्तै वज्र, तारा, गुरु रिम्पोछे वा वायु घोडा हुन्छन्। यसलाई भुइँमा राख्नु, खुट्टाले कुल्चिनु वा फोहोर ठाउँमा लतार्नु भनेको धम्मको अपमान गर्नु हो। नयाँ लुङ्टा टाङ्दा वा पुरानो निकाल्दा यो कहिले पनि जमिनमा लतार्नु हुँदैन। यसलाई सधैँ शिरभन्दा माथि वा सम्मानजनक स्थानमा राख्नुपर्छ। ख, गलत समयमा टाङ्नु, बादेनको डर। सावधान, के तपाईँ कुनै पनि दिन लुङ्टा टाङ्नुहुन्छ? तिब्बती ज्योतिषशास्त्र पात्रो अनुसार हरेक महिनामा केही यस्ता दिनहरू हुन्छन् जसलाई बादेन भनिन्छ। बादेन भनेको नाग वर्गको एक प्रकारको नकारात्मक शक्ति हो। शास्त्रहरूमा स्पष्ट भनिएको छ, यदि बादेन सक्रिय भएको दिनमा नयाँ लुङ्टा टाङ्गियो भने जबसम्म त्यो लुङ्टा त्यहाँ रहन्छ तबसम्म त्यसले निरन्तर बाधाहरू मात्र निम्त्याउँछ। तसर्थ नयाँ झण्डा चढाउनु वा टाङ्नु अघि तिब्बती पात्रो हेर्नु अनिवार्य छ। सामान्यतया घमाइलो लागेको सोमबार वा शुक्रबार बिहानको समय, सूर्य उदाएको बेला लुङ्टा टाङ्नको लागि शुभ मानिन्छ। तर पात्रोमा बादेन उल्लेख गरिएको दिन पूर्ण रूपमा बार्नुपर्छ। त्यसैले नयाँ लुङ्टा टाङ्नु अघि लामा गुरुहरू वा पात्रोको सल्लाह लिनु बुद्धिमानी हुन्छ। ग, नाइलन र प्लास्टिकको प्रयोग। बजारमा सस्तोमा पाइने नाइलन वा पोलिस्टरका लुङ्टाहरू पर्यावरणका लागि विष समान हुन्। जब यी झण्डाहरू घाम र पानीले मकिन्छन्, यिनीहरू माटोमा मिल्दैनन्, बरु मसिना प्लास्टिकका कणहरू बनेर हाम्रो जमिन र पानीका स्रोतहरू विषाक्त बनाउँछन्। पुण्य कमाउने उद्देश्यले टाङ्गिएको झण्डाले प्रकृतिको हत्या गरिरहेको हुन्छ, जुन बौद्ध धर्मको अहिंसा सिद्धान्त विरुद्ध छ। त्यसैले सधैँ सुती, कटन वा पर्यावरण मैत्री कपडाको लुङ्टा मात्र प्रयोग गर्नुहोस्। तीन, पुरानो लुङ्टाको सही विसर्जन विधि। धेरैले पुरानो रङ उडेको वा च्यातिएको लुङ्टालाई फोहोरको डङ्गुरमा फ्याँकिरहेका हुन्छन्, जुन एकदमै गलत हो। यसको विसर्जन गर्ने आफ्नै विधि छ। जलाउने अग्नि संस्कार, यदि लुङ्ता नाच प्राकृतिक कपडाको हो भने यसलाई सफा ठाउँमा आगोमा जलाउनु सबैभन्दा शुद्ध विधि हो। जलाउँदा आएको धुवाँले मन्त्रको शक्तिलाई आकाशमा पुर्याउँछ भन्ने विश्वास गरिन्छ। तर यो गर्दा सबै प्राणीहरूको कल्याण होस् भन्ने भावना मनमा राख्नुपर्छ। गाड्ने भूमि संस्कार, यदि तपाईँसँग नाइलन वा सिन्थेटिक झण्डा छ भने यसलाई जलाउनु हुँदैन, किनभने यसले विषालु ग्यास फाल्छ। यस्तो अवस्थामा यसलाई कुनै सफा ठाउँमा गहिरो खाल्टो खनेर गाड्नुपर्छ। निष्कर्ष, लुङ्ता फ्यासन होइन, यो आस्था, विज्ञान र प्रकृतिको मिश्रण हो। विश्वव्यापी चलेको सचेतना अभियानले केवल आलोचना मात्र गर्दैन, हाम्रो संस्कृति र पर्यावरण जोगाउने आग्रह पनि गर्दछ। अब अर्को पटक लुङ्ता टाङ्दा यी चार मन्त्र याद राख्नुहोस्। सामग्री, सुतीको कपडा मात्र प्रयोग गर्नुहोस्। समय, बाँधेन नपरेको शुभ दिन र बार हेर्नुहोस्। स्थान, हावा चल्ने अग्लो ठाउँमा टाङ्नुहोस्, भुइँमा नछुवाउनुहोस्। मनसय, मेरो मात्र भलो होस् भनेर होइन, सबै प्राणीको कल्याण होस् भन्ने बोधिचित्त भावना राख्नुहोस्। आउनुहोस् यसलाई सही तरिकाले प्रयोग गरौँ, पुण्य कमाऊ र पर्यावरण पनि जोगाऊ।